नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टुले चितवनमा हिजोदेखि अनिश्चितकालका लागि निजी विद्यालय बन्दको आह्वान गरेको छ। बन्दले गर्दा चितवनमा निजी विद्यालयहरूमा अध्ययनरत हजारौँ विद्यार्थीको पढाइ ठप्प भएको छ। पटक पटक भएको त्रिपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेपछि हिजोबाट निजी विद्यालय बन्द गरिएको नेपाल एस्टुका अध्यक्ष विष्णु बहादुर भुजेलले जानकारी दिनुभएको छ। बाँकी तलब भत्ता दिने कुरामा निजी विद्यालय व्यवस्थापनले आलताल गरेको भन्दै नेपाल एस्टुले विद्यालय बन्दको आह्वान गरेको हो। चितवनमा हाल 150 हाराहारीमा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्। विद्यालय बन्दको सरकारवालाहरूले कडा आलोचना गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल एस्टुका चितवनका महासचिव सागर अधिकारीले गत असोज 5 गते जिल्ला शिक्षा कार्यालयको रूपवर्मा प्याप्सनसँग भएको सहमति कार्यान्वयन नभएकाले बाध्य भएर विद्यालय बन्द जस्तो अप्रिय निर्णय लिनु परेको बताउनु भएको छ। चितवन निजी तथा आवासीय विद्यालय संगठन प्याप्सन र अभिभावक संघबीच नेपाल एस्टुको मागको विषयमा आइतबार राति अबेरसम्म कसरत भए पनि समस्याले कुनै निकास दिन भने सकेन। भरतपुरमा राति भएको वार्तामा दुवै पक्षले आआफ्नो अडान नछोडेपछि वार्ता निष्कर्षविहीन बनेको हो। नेपाल एस्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले प्याप्सन चितवनले वार्तामा सकारात्मक कदम नचालेपछि कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी दिनुभएको हो। उहाँले प्याप्सन चितवनले वार्ताको नाटक मात्रै गरेकाले सहमति हुन नसकेको बताउनु भएको छ। प्याप्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले नेपाल एस्टुले राखेको समय सीमाको माग पूरा गरे पनि कार्यदल गठनको विषयमा भने सहमति हुन नसकेको बताउनु भएको यसैबीच बन्दको आह्वान भएपछि जिल्ला शिक्षा कार्यालय चितवनले विद्यालय बन्द नगर्न निर्देशन दिएको छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सार्वजनिक सूचना नै जारी गरेर विद्यालय बन्द नगर्न र भएका समस्या छलफलबाट समाधान गर्न आग्रह गर्नुभएको छ। शिक्षा नियमावली 2059 संशोधन सहित नियम 85 तथा नियम 133 उपनियम 1 खण्ड य अनुसार उल्लेख गरिएको बाहेक विद्यालय सञ्चालन गर्नुपर्ने र बन्द गर्न नपाइने भएकाले तत्काल बन्द फिर्ता लिन सूचनामा भनिएको छ। विद्यालय शान्ति क्षेत्र भएकाले मर्मलाई बुझेर बाल अधिकारको समेत संरक्षण गर्न सो सूचनामा सम्बन्धित पक्षलाई भनिएको छ। पूर्वी चितवनको रत्नगर घर भई हाल फिनल्यान्डमा बस्दै आउनुभएका सन्तोष कलवारले प्रकाशन गर्नुभएको यो मेरो मायाको कथा नामक अङ्ग्रेजी भाषाको उपन्यास हिजो विमोचन गरिएको छ। अङ्ग्रेजीमा लेखिएको सो उपन्यास पुस्तकको रत्नगरमा भएको एक कार्यक्रमका बीच साहित्यकार रामबाबु घिमिरेले विमोचन गर्नुभएको हो। उपन्यास वाल्मीकि साहित्य सदन मार्फत विमोचन भएको हो। विगत 5 वर्षदेखि मेहनतबाट तयार गरिएको 184 पृष्ठको सो उपन्यासको पुस्तकमा प्रेममा असफलता भएपछि नैराश्यता हुनेलाई पुनः उज्यालोतर्फ डोर्याउने सन्देश दिन खोजिएको पुस्तकका लेखक कलवारले बताउनु भएको छ। विक्रम सम्बत 2039 साल भदौ 22 रत्नगरमा जन्मनुभएका कलवारका कम्प्युटर विज्ञान का अन्वेषक समेत हुनुहुन्छ। विमोचन कार्यक्रममा साहित्यकार घिमिरे, केशवराज आमोदी, धनराज गिरी, गीता लामिछाने लगायतले समीक्षात्मक टिप्पणी गर्नुभयो। उहाँहरूले अङ्ग्रेजीमा लेखिएको सो पुस्तक अन्तर्राष्ट्रिय स्तरको साहित्य प्रेमीको रुचि बन्न सक्ने बताएका छन्। कार्यक्रममा रत्नगर कलेजका प्राचार्य शिवराज सुवेदी, उद्योग वाणिज्य सङ्घ रत्नगरका वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, पूर्वी चितवन पत्रकार मञ्चका सचिव एवं रेडियो अर्पणका समाचार प्रमुख ध्रुवराज खनाल लगायतले पूर्वी चितवनमा हराउँदै गएको साहित्यिक क्षेत्रमा एउटा इट्टा थप्ने काम भएको बताउँदै सर्जकको सफल साहित्यिक जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो। पुस्तक विमोचन कार्यक्रम संयोजक निरञ्जन दर्नालको अध्यक्षतामा सम्पन्न भएको हो। नेकपा माले आगामी असार 8 गते हुने उपनिर्वाचनको तयारी स्वरूप घर दैलो कार्यक्रमलाई तीव्र दिएको छ। नेकपा माओवादीले प्रचार प्रसार अन्तर्गत हिजो भरतपुर नगरपालिका वडा नम्बर 9 घर दैलो कार्यक्रम सम्पन्न भएको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य भगवती घिमिरेको नेतृत्वमा रहेको टोलीले वडा नम्बर 9 मिलनचोक र काँडा घारीमा घर दैलो कार्यक्रम गरेको प्रचार प्रसार संयोजक रामहरि लम्सालले जानकारी दिनुभएको छ। घर दैलोपछि काँडाघारीमा आयोजित कुणसभामा बोल्दै केन्द्रीय सदस्य घिमिरेले आफ्ना उम्मेद्वार सिर्जना रुवालीलाई जिताउन आह्वान गर्नुभएको छ। नेकपा माओवादीले क्षेत्र नम्बर 4 कार्यकर्ता पार्टीका शुभचिन्तकको सहभागितामा घर दैलो कार्यक्रमलाई व्यापकता दिएको छ। मुगलिन मलेकु सडक खण्ड अन्तर्गत चितवनको दारेचोक चुम्लिङ टारमा हिजो बिहान बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा 28 यात्रु घाइते भएका छन्। तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। पोखराबाट काठमाडौँका लागि छुटेको नाचार ख 678 नम्बरको बस र विपरीत दिशाबाट आएको नाचार ख 1008 नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकाको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मङ्गलपुर गाविसको पहलमा र जिल्ला आइपिएम सङ्घ तथा नेपाल जनस्वास्थ्य प्रतिष्ठानको संयुक्त आयोजनामा मावि स्तरीय रासायनिक विषादी सम्बन्धी जनचेतनामूलक कार्यक्रम मङ्गलपुर 6 श्री माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा स्कुलका शिक्षक शिक्षिका सहित कक्षा 10 र 9 छात्र छात्राको सहभागिता थियो। कार्यक्रममा बाली बिरुवाका मित्र तथा शत्रु जीवहरूको बारेमा जानकारी प्रदान गर्दै कृषि विज्ञान सुन्दर तिवारीले यसलाई उचित रूपमा व्यवस्थापन गर्न जान्नुपर्ने त्यसका लागि कीटनाशक विषादी बाहेक अन्य विविध विकल्प रहेको र वातावरणमा रहेका मित्र जीवलाई प्रयोग गरेर शत्रु जीव व्यवस्थापन गर्न सकिनेका बारेमा चर्चा गर्नुभयो। यस्तै आइपिएम प्रशिक्षक वासुदेव सापकोटाले निकै सरल तरिकाले घरेलु विषादी बनाउने तरिका सुधारिएको गोठे मल झोल मल र विकासी मल बनाउने तरिकाको बारेमा जानकारी गराउनुभयो। पूर्वी चितवनको ग्रामीण क्षेत्रमा रहेको खोलेसिमल बजारमा स्थानीयहरूले प्रहरी बिट स्थापनाको माग गरेका छन्। सिद्धिविनायक आवासीय माध्यमिक विद्यालयमा रहेको स्काउट र जुनियर रेड क्रस सर्कलले आयोजना गरेको लागू औषध दुर्व्यसनी एवं ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो माग गरेका हुन्। सामुदायिक सेवा केन्द्र रत्नगर र इलाका प्रहरी कार्यालय रत्नगरको संयोजनमा भएको कार्यक्रममा उनीहरूले खोलेसिमल बजारमा आधा दर्जन वित्तीय संस्था करिब 200 व्यापारिक पसल र विभिन्न सङ्घ संस्था रहेकाले सुरक्षाको दृष्टिकोणले खोलेसिमल बजारमा प्रहरी बिटको आवश्यकता भएको बताएका छन्। कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टिकाबहादुर कार्की र सामुदायिक सेवा केन्द्रका भूपेन्द्र अधिकारीले स्थानीयले गरेको मागलाई मध्यनजर गरी खोलेसिमल बजारमा प्रहरी बिट राख्न प्रयत्न गर्ने बताउनु भएको छ। कार्यक्रममा खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि भण्डारी सिद्धिविनायक आमा बीका प्रिन्सिपल विष्णुमणि लामिछाने स्काउटर साजन थापा मगर शिक्षक नवराज बन्जारा लगायतले बोल्नु भएको थियो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, आफू अस्पताल भर्ना भएको मौका पारेर माधव नेपालले युद्धको घोषणा गरेको एमाले नेता ओलीको टिप्पणीप्रति तपाईँ के भन्नुहुन्छ? ए नेपाल पक्षलाई चिड्याउने काम, बी ओलीको बोली र सी बुझी नसक्नुको राजनीति। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 0063 मोबाइल नंबर 98 5 50 61 743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि घाम लाग्ने पनि महाशाखाले जनाएको छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँ ठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर 0556-2253-3330, फ्याक्स नम्बर 0556-3131। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radioarpan@gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98450-49728, प्रेम हिमाली, चैनपुर, मोबाइल 98453-68075, र दीपक बस्नेत, चैनपुर, मोबाइल 98451-97258। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556-5362-290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिट्यूड मल्टीलर्निंग एकेडमी म्याथ। बीबीसी नेपाली सेवाको बिहानी पखबाट फडिन्द्र दाहालको नमस्कार। आजका प्रमुख विषयहरूमा कतारी फुटबल अधिकारीबाट 1.5 करोड लिएको भन्ने एन्फा अध्यक्षमाथि लागेको आरोपबारे अनुसन्धान गरिने खेलकुद मन्त्रीको भनाई, एउटा क्यानलाई त डुबाइसक्यो होइन, अब फुटबल पनि डुबाउने खतरा छ, त्यो खतराबाट कसरी जोगाउने भन्ने बारे मन्त्रालय चिन्तित छ। महाधिवेशनको पूर्व सन्ध्यामा नेताहरू बीच चलिरहेको गाली गलौजबारे एमालेका एक नेतासँगको कुराकानी, 4-25 गतेपछि पनि हामी सबै एकै ठाउँमा बस्ने हो, पार्टी एउटै हो, अस्वस्थ टिप्पणीहरू चाहिँ उपयुक्त होइनन्, र युरोपेली संघको भविष्यबारे छलफल गर्न नेताहरू स्विडेनमा। सबभन्दा पहिले आजका प्रमुख समाचार। शरद केसीबाट समाचार सुन्नुहोस्। उत्तरी नाइजेरियाको चिबोक नजिकैबाट कम्तीमा 20 महिला अपहरणमा परेका छन्। गत अप्रेलमा त्यहीँबाट इस्लामवादी लडाकु समूह बोको हरामले 200+ स्कुले छात्राहरूको अपहरण गरेको थियो। गाउँका एकजना वृद्धले बिबिसीलाई बताएअनुसार सैनिक पोसाकमा आएका मानिसहरूले बन्दुक देखाउँदै ती महिलाहरूलाई लगेका थिए। अबुजाबाट बिबिसीका टोमी ओलाजिपो भन्छन्, प्रत्यक्षदर्शीहरूले उग्रवादीहरूले महिलाहरूलाई जबरजस्ती आफ्नो गाडीमा हालेर बोर्नो राज्यको दुर्गम क्षेत्रतिर लगेको बताएका छन्। अपहरणकारीहरूले महिलाहरूलाई अपहरित हुन नदिने प्रयास गरेका 3 पुरुषलाई पनि कब्जामा लिएका छन्। बिबिसी संवाददाताको भनाई, सेनाले घटनाबारे आफूलाई जानकारी नभएको बताएको छ। कैयौं नाइजेरियालीले सुरक्षाकर्मीहरूद्वारा आफूहरू संरक्षित नरहेको आरोप लगाउँदै बोको हरामको आक्रमणबाट आफै जोगिनुपर्ने बाध्यता रहेको बताउने गरेका छन्। युरोपेली संघको भविष्यबारे छलफल गर्न स्वीडेनका प्रधानमन्त्रीले ब्रिटिस, जर्मनी र नेदरल्यान्ड्सका आफ्ना समकक्षीहरूसँग छलफल आयोजना गरिरहेका छन्। जर्मन चान्सलर एङ्गेला मर्केलले लक्जमबर्गका नेता जा क्लोड युङ्करलाई युरोपेली सङ्घको भावी नेताको रूपमा अघि सारेकी छन्। बाँकी तीनजना नेता उनको नियुक्तिको विपक्षमा देखिन्छन्। अनौपचारिक रूपमा भए पनि त्यस विषयमा समेत छलफल हुने ठानिएको छ। फुटबलको अन्तर्राष्ट्रिय संस्था फिफाका प्रमुख सेप ब्ल्याटरले सन् 2022 विश्वकप फुटबल प्रतियोगिता कतारमा गर्ने निर्णयका क्रममा भ्रष्टाचार भएको भन्ने आरोपहरू जातीय भावनाले प्रेरित रहेको बताएका छन्। यसपटकको विश्वकप फुटबल प्रतियोगिता बिहिबार उद्घाटन हुन लागेको ब्राजिलमा अफ्रिकन फुटबलका अधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै उनले फिफाले त्यस प्रकारको सोच विरुद्ध लड्नुपर्ने बताए। अफ्रिकी अधिकारीहरूले पनि चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रवाह गरेको आरोप संचार माध्यमहरूमाथि लगाएका छन्। विश्वकप फुटबल हुन लागेको ब्राजिलको साओ पाउलो शहरमा जारी मेट्रोका कामदारहरूको हडताल दुई दिनका लागि अन्त्य गरिएको छ। युनियनका एकजना प्रवक्ताले सहमति निर्माण गर्न त्यसो गरिएको बीबीसीलाई बताइन्। विरोधमा उत्रिएका कामदारहरूले विश्वकपको उद्घाटन खेल हुनु अघिल्लो साँझ स्थानीय समयअनुसार 6:30 बजे उस बेलाको परिस्थितिबारे छलफल गर्न बैठक आयोजना गरेका छन्। र दक्षिण अफ्रिकाको सरकारले प्लाटिनम खानीका कामदार र मालिकहरूबीच मध्यस्थताको प्रयास छाडिदिएपछि जटिल बन्दै गएको त्यहाँको हडताल अन्त्य गर्न भएको वार्ता भङ्ग भएको छ। दुई पक्षबीच महिनौदेखि जारी गतिरोध अन्त्य गर्न सरकारले गत मे महिनामा हस्तक्षेप गरेको थियो। बीबीसीका संवाददाता भन्छन्, विश्वको ठूलो प्लाटिनम खानीलाई प्रभावित तुल्याएको हडतालले दक्षिण अफ्रिकालाई आर्थिक मन्दीको दिशातर्फ धकेल्न सघाएको छ। यो बीबीसी नेपाली सेवा हो। बिहानी पखमा यहाँलाई पुनः स्वागत छ। अखिल नेपाल फुटबल सङ्घ इन्फाका अध्यक्ष गणेश थापामाथि कतारलाई विश्वकप आयोजकमा समर्थन गर्दा घुस लिएको भन्ने आरोप लागेपछि त्यसबारे अनुसन्धान गरिने युवा तथा खेलकुद मन्त्रीले बताएका छन्। ब्रिटेनबाट प्रकाशित एक अखबारले थापाले कतारी फुटबल अधिकारी मोहम्मद बिन हमामबाट झन्डै 1.5 करोड रकम लिएको आरोप केही दिन अघि लगाएको थियो। त्यसबारे चासो व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारलाई पत्र पठाएको खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले बीबीसीलाई बताए। सुनौ निरञ्जन राजवंशीको यो रिपोर्ट। दुई वर्षका बीच एन्फा अध्यक्ष गणेश थापा आर्थिक काण्डमा मुछिएको यो तेस्रो पटक हो। यसपटक बेलायती पत्रिका सन्डे टाइम्सले अध्यक्ष थापाले एसियाली फुटबल महासङ्घ AFCका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामबाट 1,15,000 पाउन्ड अर्थात् झन्डै 1.5 करोड रुपियाँ प्राप्त गरेको खुलाएको छ। पत्रिकाले जनाएअनुसार 4 वर्ष अगाडि लिएको त्यो रकम सन् 2022 विश्वकप आयोजक राष्ट्र कतारलाई बनाउन मत हाल्नका निम्ति बाँडिएको थियो। एन्फाका अन्य पदाधिकारीहरू थापामाथिको यो आरोपबारे अनभिज्ञता प्रकट गर्छन्। एन्फाका एक उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, कहिले पनि छलफल भएन, कहिले पनि विदेशको बारेमा, आर्थिक बारेमा कुनै पनि कार्यक्रम बारेमा अहिलेसम्म छलफल भएन। 2 वर्ष अगाडि AFCले थापाका छोरा गौरवको खातामा 1,00,000 अमेरिकी डलर अर्थात् झन्डै 1 करोड रुपियाँ राखेको खबर सार्वजनिक भएपछि अध्यक्ष थापा पहिलो पटक ठूलो रकम काण्डमा मुछिएका थिए। तर त्यो रकम व्यक्तिगत प्रयोगको लागि लिएको अध्यक्ष थापाले स्पष्ट पारेका थिए। त्यो विषयमा कुनै पनि सरकारी निकायले अनुसन्धान गरेको थिएन। यसपटक भने अनुसन्धान आवश्यक भएको बताउँछन् युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल। हामी कहाँ यो विषय आइसकेको छ र अख्तियारले पनि यसको बारेमा हामी कहाँ चिठी लेखिसकेका छ। फुटबलको अध्यक्ष बाहिर हुनुहुन्छ होइन, अब उहाँ आएपछि तुरन्तै यसको बारेमा मन्त्रालयले इनिसिएसन लिन्छ। एउटा क्यानलाई त डुबाइसक्यो होइन, अब फुटबल पनि डुबाउने खतरा छ, त्यो खतराबाट कसरी जोगाउने भन्ने बारेमा मन्त्रालय चिन्तित छ। गत वर्ष टिकटको आमदानी भन्दै एन्फाको खातामा अचानक 8 करोड रुपियाँ राखेपछि पनि गणेश थापा विवादमा परेका थिए। थापा अहिले विश्वकप हेर्न ब्राजिलमा पुगेका छन्। त्यहाँ उनले फिफा कङ्ग्रेसमा भाग लिनेछन्। निरञ्जन राजवंशी, बीबीसी, काठमाडौँ। नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेता केपी ओली समूह एक आपसमा गाली गलोजको तहमा ओर्लिएका छन्। आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका दुवै अध्यक्षका उम्मेद्वार र पार्टीका वरिष्ठ नेताहरूले नै पछिल्लो वाकयुद्धको नेतृत्व गरिरहेको देखिएको छ। यसै सन्दर्भमा केही बेर अघि हामीले नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप गेवालीलाई सम्पर्क गरी नेताहरू एकअर्का विरुद्ध निकै आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, के अब एमालेमा सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने सम्भावना सकिएकै हो भनेर सोधेका थियौँ। सामान्यतया अहिलेसम्मको स्थिति हेर्दा प्रतिस्पर्धा नै हुने देखिन्छ। तैपनि म के ठान्छु भने देशव्यापी रूपमा अहिले नेतृत्व हस्तान्तरणको जुन माग जबरजस्त ढङ्गले उठिरहेको छ र नयाँ नेतृत्वमा जानुपर्छ भन्ने आम रूपमा पार्टी कार्यकर्ताहरूको भावना जुन छ त्यसले प्रतिनिधिहरूको चयन पनि त्यही ढङ्गले हुने र प्रतिनिधिहरूको चयन टुङ्गिसकेपछि तस्विर स्पष्ट ढङ्गले देखिने, त्यसो भयो भनेदेखि चाहिँ कमरेड माधव नेपालले अन्तिम अवस्थामा उम्मेदवारी फिर्ता लिने सम्भावना म देख्छु। तर सामान्यतया छलफल गरेर पहिल्यै सहमति गरेर जाने सम्भावना चाहिँ सहमति कसको नाममा हुने जस्तो देखिन्छ त? सहमति हुँदा त कमरेड केपी ओलीकै नाममा हुन्छ, तर दुई पक्षबीच अहिले जुन खालको आरोप प्रत्यारोप एकअर्कालाई स्वीकार नगर्ने देखेको छ त्यसले गर्दा कतिपयले अन्तिममा झलनाथ खनालकै पालो फेरि आउँछ भन्छन्। त्यो सम्भावना मैले कम देख्छु, यद्यपि अध्यक्ष कमरेड झलनाथ खनालले सहमति भयो भने म तयारै छु पनि भन्नुभएको छ, तर यो प्रश्न चाहिँ कुनै व्यक्ति विशेषमा भन्दा पनि अब नेतृत्व हस्तान्तरण गर्दै नयाँ पुस्तातिर जाने एउटा ढोका खोल्नुपर्छ भन्ने त्यो एउटा पद्धति पनि हामीले बसाल्न खोजेका हौँ। त्यस हिसाबले हेर्दा फेरि पुरानै नेतृत्वमा फर्किने सम्भावना चाहिँ म कमै देख्छु। केपी ओलीको सम्भावना बढी छ भन्नुभयो, तर उहाँसँगै गठबन्धन गर्नुभएको नेता वामदेव गौतम र उहाँको विचार मिल्दैन, एकातिर शरीर अर्कोतिर मन जस्तो देखिन्छ। हामीले यसचोटि दस्तावेज सर्वसम्म ढङ्गले तय गरेका छौँ, दस्तावेजमा विभिन्न व्यक्तिहरूका विभिन्न कोणहरू थिए र अहिले चाहिँ जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने त्यसका लागि चाहिँ 62-63 जुन परिवर्तन गरेको छ, जुन जनक्रान्तिका उपलब्धिहरू छन् तिनीहरूलाई संस्थागत गर्ने हिसाबले पार्टीलाई सुदृढ गर्ने कुरामा चाहिँ आम रूपमा सहमति छ। त्यसो भएको हुनाले विचार एकातिर नेतृत्व अर्कोतिर भन्ने कुरा चाहिँ यो गलत टिप्पणी हो भन्ने मलाई लाग्छ। महाधिवेशनको पूर्व सन्ध्यामा दुई पक्षका नेताहरू एकदम गाली गलोजको तहमा उत्रिनु भएको छ, यति असहिष्णु मान्छेले कसरी पार्टी देश र राजनीतिक सहमति बनाउला? बिल्कुलै मैले पनि एक प्रश्न गर्दै आएको छु। यसबीचमा चाहिँ के भयो भने केपी ओलीको स्वास्थ्यको विषयलाई लिएर केही साथीहरूले जुन ढङ्गले राजनीतिकरण गर्नुभयो, यसलाई को कुद्न सक्छ को कुद्न सक्दैन भन्ने जस्ता कुराहरू, पार्टीको नेतृत्व भनेको म्याराथन दौड त पक्कै होइन होला, त्यो त विचारले नेतृत्व गर्ने कुरा होला, तर अरू कुनै मुद्दा नभइसकेपछि कतिपय साथीहरू चाहिँ अत्यन्त असहिष्णु ढङ्गले जुन ढङ्गले स्वास्थ्यलाई समेत एउटा मुद्दा बनाउनु खोज्नुभयो त्यसले अलिकति असहज अवस्था सृजना भयो। तर केपी ओली पक्षले पनि माधव नेपाललाई जनताले दुई ठाउँबाट चुनाव हराइदियो, अब हामी चाहिँ फेरि उठ्नै नसक्ने गरी उहाँहरूलाई पार्टीबाटै हराइदिन्छौँ भन्ने प्रतिक्रिया हो। उहाँहरू जुन ढङ्गले तल जानुभयो त्यसको अलिकति प्रतिक्रिया आएको, तर हामीले बारम्बार भनेका छौँ सबै साथीहरूलाई, आखिर असार 25 गते पछि पनि हामी सबै एकै ठाउँमा बस्ने हो, पार्टी एउटै हो, सबैका कुनै न कुनै हिसाबले योगदानहरू छन्, अस्वस्थ टिप्पणीहरू चाहिँ उनी थिए नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप गेवाली। बिहानी पखमा अब आजको एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, स्वीडेन, जर्मनी, ब्रिटेन र नेदरल्यान्ड्सका नेताहरू युरोपेली सङ्घको मिनी सम्मेलनमा सहभागी हुँदैछन्। स्टकहोम नजिकै भेला भएर उनीहरूले सङ्घको सुधारमा सहमति खोज्ने प्रयास गर्नेछन्। आधिकारिक रूपमा नभए पनि युरोपेली सङ्घको भावी नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि छलफल हुने सम्भावना छ। सुनौ बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट शरद केसीबाट। बैठकका क्रममा ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले लक्जमबर्गका नेता ज्या क्लोड युङ्करलाई युरोपेली सङ्घको भावी नेता बन्ने बाटो छेक्न अन्य नेताहरूको समर्थन खोज्ने ठानिएको छ। जर्मन चान्सलर एङ्गेला मर्केलले युङ्करलाई सार्वजनिक रूपमै समर्थन जनाइसकेकी छन्। ब्रिटेन, स्वीडेन र नेदरल्यान्ड्सले उनलाई रोक्ने अभियानको नेतृत्व गरिरहेका छन्। त्यसका साथै युरोपेली सङ्घको सुधारको मुद्दा पनि चर्किरहेको छ। ब्रिटिस प्रधानमन्त्री क्यामरनले भने, हामी युरोपेली सङ्घ अझ बढी खुला, प्रतिस्पर्धात्मक र बढी लचकदार भएको हेर्न चाहन्छौँ। यो एउटा त्यस्तो निकाय हुनुपर्छ जसले निकै कम हस्तक्षेप गरोस् तर वृद्धि र रोजगारी सिर्जना गर्न प्रभावकारी ढङ्गले सहयोग गरोस्। ब्रिटिस प्रधानमन्त्रीको भनाई, उनले ती विषयहरू युरोपेली सङ्घको भावी नेतृत्व कसले गर्छ भन्ने प्रश्नसँग पनि जोडिएको बताए। हाम्रा संवाददाता भन्छन्, सहमतिको सम्भावनाप्रति ब्रिटेनको चिन्ता एवं युरोपेली संसद र युरोपेली नेताहरूबीचको लामो शक्ति सङ्घर्षका माझ उक्त बैठक आयोजना गरिएको हो। शरद केसी, अब फेरि नेपाल। संविधानको मस्यौदामा नेपाल बाहिर रहेका नेपालीहरूको समेत सुझाव समेट्न विदेशमा रहेका नेपाली नियोगहरू तथा गैर आवश्यक नेपाली सङ्घलाई समेत परिचालन गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। संविधान सभाको संविधान सभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति अन्तर्गतको उपसमितिको बैठकले विदेशमा रहेका नेपालीहरूको सुझाव सङ्कलनमा सहयोग गर्न हिजो आग्रह गरेपछि परराष्ट्रले आवश्यक तयारी गर्ने बताएको हो। सुनौ मेघराज रसाइलीको रिपोर्ट। संविधान सभाको कार्यतालिका अनुसार अबको चार महिनापछि अर्थात् कार्तिक महिनाभरि संविधानको पहिलो मस्यौदामा विदेशमा रहेका नेपालीहरूको समेत राय सुझाव लिन परराष्ट्र मन्त्रालयले आफ्ना सबै संयन्त्रहरू परिचालन गर्ने बताएको हो। हाल मुलुक बाहिर 30 लाख भन्दा बढी नेपालीहरू रहेको बताइन्छ। 29 वटा देशमा रहेको नेपाली दूतावास, विभिन्न देशमा छरिएका प्रमुख 46 वटा सहरहरूमा रहेको नेपालको अवैतनिक महावाणिज्य दूतावास र अवैतनिक वाणिज्य दूतावासहरूको समेत सहयोग लिने मन्त्रालयले जनाएको छ। सुझाव सङ्कलनका लागि गरिने प्रयासबारे मन्त्रालयका सहायक प्रवक्ता विष्णु प्रसाद गौतमले भने, दूतावास आफैले पनि नेपालीहरूसँगको इन्टरेक्सनको लागि मञ्च बनाउने, अनलाइन सुझाव सबमिसन गर्न सक्ने खालको पद्धतिबाट पनि गर्न सकिन्छ। विदेशमा एनआरएनहरूको उपस्थिति पनि छ, उहाँहरूलाई पनि मद्दत समन्वय गरिदिनुहोस् भनेर हामीले परिचालन गर्न सकिन्छ भन्ने हो। यसबाहेक इन्टरनेटको प्रयोग गरेर सिधै आफूहरूलाई सुझाव दिन समेत सकिने संविधान सभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकी सभापति प्रमिला राणाले बताइन्, हाम्रो लागि सम्बन्ध हाम्रो वेबसाइटमा पनि आउन सक्छ नि, सुझाव दिन सक्नुहुन्छ नि। देश बाहिर रहेका नेपालीहरूले संविधान सभाको निर्वाचनमा मतदान गर्न पाउनु पर्ने माग राखेको भए पनि सरकारले उक्त माग पूरा गर्न सकेको थिएन। तर सुझाव सङ्कलनको प्रक्रिया अघि बढे मुलुक बाहिर रहेका नेपालीहरूको भावना समेत नयाँ संविधानमा समेटिन सक्ने कतिपयले आशा व्यक्त गरेका छन्। मेघराज रसाइली, बीबीसी, काठमाडौँ। अब आजका प्रमुख समाचार संक्षेपमा। गत अप्रेलमा 200 भन्दा बढी स्कुले छात्राहरू अपहरित उत्तरी नाइजेरियाबाट कम्तीमा 20 जना महिला पनि अपहरणमा परेका छन्। युरोपेली संघको भविष्यबारे छलफल गर्न स्वीडनका प्रधानमन्त्रीले ब्रिटेन, जर्मनी र नेदरल्यान्ड्सका आफ्ना समकक्षीहरूसँग छलफल